तिनी आगामीमा उम्रेउ एकै फन्को कर्कलाको पानी जस्तो दुई दिनको छोला नमरी बाँचे काले साँचे आगौँ भेट होला थालै माथि अछे दीपावली भव्य मनाऊ तर अभद्र तरिकाले पटाका पड्काएर विस्फोटक पदार्थ प्रयोग गरेर अरूलाई हानि नपुर्याऊ जनहितका लागि कालिका एफएम 95.2